नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुत कार्यक्रम लौखानुस गाउँको प्रक्रियामा बस्नुहुने तपाईँ सम्पूर्णमा आज पनि कार्यक्रम लौखानुस गाउँको बसाइमा उपस्थित भएको छु। म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ, मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। प्रत्येक साताको बुधबार 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजेसम्म रहन्छौँ कार्यक्रम लौखानुस गाउँको बसाइमा। कार्यक्रम लौखानुस गाउँमा हामी रमाइला गाउँखाने कथाहरू लिएर आउने गर्दछौँ, जुन गाउँखाने कथामा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। सहभागी भइसकेपछि सही जवाफ दिनुभयो भने तपाईँहरूमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले। त्यसको लागि भने तपाईँले 0556363332 फोन गर्नुपर्ने हुन्छ। फेरि पनि सुन्नुहोला, 0556363332 यो लाइन तपाईँको लागि खुल्ला गरेका छौँ। गाउँखाने कथा, रमाइलो गाउँखाने कथा, रमाइलो कुराकानी हुने गर्दछ कार्यक्रममा। समय रहेसम्म गाउँ दिनेर लिने जमर्कोमा रहिरहनेछौँ। र अर्को कुरा, धेरैभन्दा धेरै साथीहरूलाई सहभागी गराउने हाम्रो इच्छा चाहना पनि रहेको छ। त्यसो त एउटा मात्रै लाइन रहेको छ, लाइन धेरै व्यस्त हुन्छ भन्ने गुनासोहरू पनि आइरहेका छन्। खैर, केही छैन, तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कारको व्यवस्था रहेको छ। एमुन मोबाइल हाउसमा तपाईँ नोकिया, सामसुङ, कलर्स, स्पाइस, लाभा, माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै हातमा लगाउने वारेन्टी हातेघडी, मोबाइलको ग्यारेन्टी ब्याट्री पनि पाइन्छ। सम्पर्कको लागि 0556582800 र मोबाइल नम्बर 98451228 रहेको छ। यति बेला कोही साथी आउनुभएको छ 0556363332 लाइन हुँदै उहाँसँग कुराकानी अनि गाउँखाने कथाको खेल खेल्नेछौँ। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कोराकबाट जितबहादुर तामाङ। जितबहादुर जी, दिलबहादुर, वीरबहादुर, तपाईँको आवाज अलि हामीले राम्रोसँग सुनेका छैनौँ, सायद नेटवर्क अलिक कम छ होला तपाईँको मोबाइलमा। वीरबहादुर चेपाङ भन्नुभयो है? तामाङ। वीरबहादुर जी, कार्यक्रममा पहिलो पटक हो? दोस्रो तेस्रो भइसक्यो। के छ तपाईँको हालखबर? खाजा खानुभयो? भइसक्यो, हुन्छ। कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँखाने कथा। यो गाउँखाने कथा मैले गत हप्ता पनि सोधिसकेको थिएँ, अब दुईजना साथीहरूलाई सोध्छु, ध्यान दिएर सुन्नुहोला है। पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्, के होला? पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्, के होला? बिरबहादुर जी, गाह्रो लाग्यो? अब शिरमा राख्छ भनेपछि पक्कै पनि त्यो टाउकोमा राख्ने कुरा रहेछ भन्ने कुरो चाहिँ बुझ्नु पर्यो। पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी शिरमा राख्छन्, के होला भनेर गाउँखाने कथाले सोध्यो तपाईँलाई, जवाफ के दिने अब तपाईँले? गाह्रै भयो। खैर, केही छैन, अर्को हप्ता फेरि प्रयास गर्न सकिन्छ, के गर्ने अब, छुट्टिने है त? हुन्छ, छुट्टिन्छौँ। नमस्कार। कोराकबाट वीरबहादुर तामाङ आउनुभएको थियो, उहाँले मिलाउन सक्नुभएको छैन। गत हप्ता पनि मैले यही गाउँखाने कथा तपाईँको माझमा राखेको थिएँ, सही जवाब आउन सकेको थिएन त्यो दिनमा पनि। आज अब एकजनालाई राख्नेछु यो गाउँखाने कथा, त्यसपछि म आफै यसको सही जवाब आएन भने म यसको जवाब आफै नै दिनेछु। यति बेला फेरि पनि कोही साथी आइसक्नु भएको छ 0556363332 बाटो हुँदै उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुनिता ढकाल। कुम्रोजबाट के छ कुम्रोजको हालखबर? हाम्रो पनि एकदम ठिक छ। खाजा खानुभयो? एकैचोटि पऱ्यो है, मेरो भएको छैन, विष्णु दाईको पनि भएको छैन, रिजन पनि आएको छ, उसको पनि भएको छैन होला सायद। अब कार्यक्रममा आउनु भएको छ कि होइन, गाउँखाने कथा त राखिहाल्छु है। पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्, के होला? छत्री। के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने? मान्दिने। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है। सही जवाब। सुनिताजी, ताली पड्केको छ, सही जवाब आएको छ, विजेताको त्यो सूचीमा पर्नु भएको छ अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्कार। सुनिता ढकाल कुम्रोजदेखि आउनुभएको थियो र गाउँखाने कथाको सही जवाफ पनि दिइसक्नु भएको छ। हुन त मैले यो गत साता सोधेको थिएँ, त्यसैले गर्दा पनि अलिकता सजिलो लाग्यो होला गत साता यो कार्यक्रम सुन्नुभएका मित्रहरूको लागि भने। अझै यस्तै रमाइलो कुरा, रमाइलो गाउँखाने कथा, सजिलो सजिलो गाउँखाने कथा छ। 0556 63 332 तपाईँको लागि खुल्ला गरिरहेका छौँ र आज पनि यस्तै रमाइलो गाउँखाने कथाको जवाफ दिने हुनेमध्ये तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँले नोकिया, सामसुङ, कलर्स, स्पाइस, माइक्रोम्याक्स, लाभा र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथसाथै वाइफाई फ्री जोन पनि भएको छ एमुन मोबाइल हाउस। यति बेला कोही साथी आइसक्नु भएको छ गाउँखाने कथाको खेलमा सहभागी हुनको लागि, उहाँलाई भित्रै बोलाउँछु म। हजुर नमस्ते। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? जुटपानीबाट को बोल्दै हुनुहुन्छ? सरस्वती तामाङ। सरस्वती तामाङ हजुर, जुटपानीबाट हजुर। के छ जुटपानीको हालखबर? सबै बिन्दास छ, तपाईँको? हाम्रो पनि ठिक छ बिस्दै ठिक छ। अनि कार्यक्रममा पहिलो पटक हो सरस्वतीजी? हजुर। खुसी लाग्यो पहिलो पटक आउनु भएको रहेछ है। औ हुन्छ, कार्यक्रममा आउनु भएको छ के अरे, तपाईँको लागि एउटा गाउँखाने कथा राख्छु है। सजिलो छ, ध्यान दिएर सुन्नु होला। पेटमा दाँत, शिरमा सिङ, सिङमा समाति फनफनी रिङ, के होला? पेटमा दाँत, शिरमा सिङ, सिङमा समाति फनफनी रिङ, के होला? सरस्वतीजी सजिलै छ, वरिपरि नै हुनसक्छ ती कुराहरू। काइयो, त्यसको सिङ हुन्छ र के गर्ने, काइयोलाई नै अन्तिम उत्तर मान्ने? भन्नुपर्ने हुन्छ तपाईँ यसैलाई अन्तिम उत्तर मान्छु भन्नुभयो भने हामी यसैलाई चाहिँ सोच्छौँ कम्प्युटरले के भन्छ। ओहो, अरू साथीहरूलाई पनि पालो दिनुपर्छ नि, धेरै साथीहरू लाइनमा हुनुहुन्छ, त्यसो त फेरि एउटा मात्रै टेलिफोन नम्बर रहेको छ। त्यसैलाई अन्तिम उत्तर मानौँ है त। हुन्छ, कम्प्युटरले के भन्छ सोधौँ। सरस्वतीजी, अब कम्प्युटरले जवाब बिग्रेको छ भनेको छ होइन, हामीले पनि त्यहीलाई नै मान्नुपर्छ। केही छैन, सफलता भनेकै यो सहभागी हुनु हो कि, जवाब मिलाउनै पर्छ भन्ने पनि छैन। पहिलोपटक आउनुभयो, राम्रोसँग खेल्नुभयो, कुराकानी भयो, अहिले पनि छुट्टिन्छौँ। नमस्कार। सरस्वती तामाङ जुटपानीदेखि आउनुभएको थियो, उहाँले मिलाउन सक्नु भएन। तपाईँ पनि यसरी नै सहभागी हुने इच्छा चाहना राख्नुहुन्छ भने आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थिच्नुहोस् 0556 63 332। यो लाइन तपाईँको लागि खुल्ला गरेका छौँ। विष्णुदाई कुरा गर्दै रहनुभएको छ, कोही साथी आउनुभएको छ उहाँबाट। सजिलो सजिलो छ एकदमै, तपाईँलाई भनिराखेको छु गाउँखाने कथाको यो प्रश्नमा नै उत्तर हुने गर्दछ, त्यसैले थोरै ध्यान दिए पुग्छ। 0556 63 332 बाटो हुँदै कोही साथी आइसक्नु भएको छ, फेरि उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? म कोराकदेखि बमिराज चेपाङ बोल्दैछु। कोराकदेखि बमिराज चेपाङ? हजुर। बमिराजजी हजुर, के छ तपाईँको हालखबर? हजुर ठिकै छ सर, राम्रै छ, सन्चै छ भन्नु पऱ्यो। के गरी बस्नु भएको छ आजभोलि? आजभोलि त्यही हो, काममा हिँड्ने, अनि आज त काममा गएन, भ्याएन। काममा नगए नि रेडियो अर्पणतिर आउन भ्याइयो नि त होइन? रेडियो अर्पणमा डेली सुन्छु। अनि खाना खाजा खानु भयो? खाजा खाएन सर, अब बन्दै छ। हुन्छ, कार्यक्रम भ्याएपछि सँगै खानु पर्ला। हुन्छ सर। विष्णुदाईहरूमा त्यतै अनि जमर्को गरिरहेका छौँ। हुन्छ सर, स्वागत छ कुरा। हुन्छ, अब कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहाल्छु है त। ल, पेटोमा दाँत, शिरोमा सिङ, सिङमा समाति फनफनी रिङ, के होला? ठ्याक्कै भन्नु सर। ल भन्नुहोस्, ठ्याक्कै खोजेको हामीले पनि। ठ्याक्कै भन्नाले जाँतो। जाँतो हजुर, के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? एकदम फाइनल सर, यही हुन्छ। ल हुन्छ, यसैलाई फाइनल जवाब भन्नुभएको छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब, ताली पड्किसकेको छ बिमराजजी, कार्यक्रममा आउनुभयो होइन, जवाब पनि मिलाइसक्नु भएको छ, विजेताको सूचीमा रहनु भएको छ, कार्यक्रम सुन्दै गर्नुहोला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। कोराकबाट बमिराज चेपाङ आउनुभएको थियो, सही जवाब दिएर गइसक्नु भएको छ। तपाईँ पनि रमाइलो कुराकानीको साथमा गाउँखाने कथाको खेल खेल्नको लागि 0556 63 332 को बाटो डायल गरेर आउँदै गर्नु होला। यति बेला भने कार्यक्रममा पालो भएको छ एउटा सुमधुर भाकाको, भाकापछि हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनु होला। आजको दर्पण सुन्नु होला रेडियो अर्पण। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.blogspot.com/ र तपाईँ पनि आउनुहोस् 0 55 63 332 को लाइन हुँदै गाउँ खाने कथाको खेल खेल्नको लागि। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु भन्दै थिएँ। विष्णु दाईले बिचैमा छोडेर जानुभयो भन्ने कुरा गरिराख्नु भएको छ। 0 55 63 332 तपाईँको लागि खुल्ला गरेका छौँ। अब हामीसँग धेरै समय पनि छैन। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ, जहाँ तपाईँले नोकिया, सामसुङ, कलर्स, स्पाइस, माइक्रोम्याक्स हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। हातमा लगाउने वारेन्टी हातेघडी, मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी, एनसिएल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड, होलसेल तथा खुद्रा मूल्यमा पाइने एक मात्र स्थान वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्कार विष्णु दाई, के भइरहेछ? सुनेको छैन मैले आवाज उताएको। हजुर नमस्ते। अहँ, तपाईँको मोबाइलमा सायद नेटवर्कको कमी हो कि जस्तो लाग्यो, किनभने साँच्चै नै हो रहेछ, बिचैमा डिस्कनेक्ट भएको छ। आउनुहोस् 0 55 63 332 तपाईँलाई भनेर खुल्ला गरेका छौँ। रमाइलो रमाइलो गाउँ खाने कथाको साथमा छु। रमाइलो खेल, रमाइलो कुराकानीको सङ्गम हो कार्यक्रम लौ खानुस गाउँ। बुधबार आउँछ 3 बजेको नेपालवाणी समाचारपछि 4 बजेसम्म रहन्छ, यो अवगत गराइरहेको छु। यति बेला फेरि कोही साथी हुनुहुन्छ टेलिफोनमा विष्णु दाई कुराकानी गर्दै, अब भित्रै बोलाउँछु म उहाँलाई पनि। आहा, गाउँ खाने कथाको खेल खेल्नको लागि आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? कस्तो चलिरहेको छ पढाइ? एकदम राम्रो। अन्तिम अन्तिममा पुगेको छ क्या 12 पनि है? हजुर, एग्जाम आउने बेला भयो। एग्जामको तयारी कतिको रहेको छ? ठिकै भन्नु पर्यो। खाजा खानु भयो? हजुर खाएँ। हजुर खानुभयो? हामी एकछिनपछि खान्छौँ विष्णु दाई र म चाहिँ खाजा चाहिँ यो कार्यक्रम सकिएपछि। सिमल टाँडीबाट पहिलो पटक तपाईँको र मेरो भेट पहिलो पटक हो? हजुर। हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि गाउँ खाने कथा राखिहाल्छु है त। फल झऱ्यो भुइँभरि, रुख छैन वरिपरि, बिलाउँछ मन परि, के होला? असिना। पसिनै पसिना भएर असिना भन्नुभयो, के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ। सही जवाब निर्मलाजी। पहिलो पटक नै ठ्याक्कै जवाफ मिलाउनु भएको छ है। विजेताको सूचीमा हुनुहुन्छ, कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। सिमल टाँडीबाट निर्मला अधिकारी आउनुभएको थियो, सही जवाफ दिएर गइसक्नु भएको छ। अब हामी अन्तिम एकजना साथीलाई मात्रै सहभागी गराउँछौँ कार्यक्रममा। कोही साथी आइसक्नु भएको छ, हामीसँग धेरै समय छैन उहाँसँग कुराकानी अनि रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ। यसपछि भने विदामाङ तर्कमा पनि रहिरहेका छौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते हजुर, नमस्कार। खै उहाँसँग कुराकानी हुन सकेन, बिसुन्दा मिलाउने प्रयासमा हुनुहुन्छ। 055-363-332 तपाईँको लागि खुल्ला गरेका छौँ। अन्तिम सहभागी एकजनालाई मात्र गराउने विचारमा छौँ हामी। अब हामीसँग धेरै समय छैन, रमाइलो खेल गाउँखाने कथाको खेलमा रहिरहनु भएको छ। 055-363-332 तपाईँको लागि खुल्ला गरेका छौँ। अब अन्तिममा एकजना साथी आउँदै हुनुहुन्छ, 055-363-332 को बाटो हुँदै विष्णुले सेवा बन्द गरेको छ है। आज सायद मोबाइलमा प्रब्लम भएको हो कि भन्ने भान भएको छ, समस्या धेरै देखिएको छ। फेरि पनि कोही साथी आइसक्नु भएको छ, 055-363-332 लाइन हुँदै उहाँसँग कुराकानी गर्छु। यसपछि भने हामी कार्यक्रमलाई बिट मार्ने तर्खरमा जानेछौँ। कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्कार विष्णु दाई, के भइरहेछ खै आज हामीले हाम्रा श्रोताहरूलाई सुन्न सके। हजुर नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? माधवपुरबाट सीता पन्त। पिठुवाबाट सीता पन्त भन्नुभयो है सीताजी? हजुर, के गर्नुहुन्छ आज भोलि दिन कसरी बिताइरहनु भएको छ? त्यही त है, आज समस्या भएको छ नेटवर्कमा, के भएको छ कुन्नी खै बिजुलाई मिलाउने प्रयासमा हुनुहुन्छ, थकान भइसकेको छ ज्यानमा भनेर पनि इसारा गर्नुभएको छ, तर मिलाउने प्रयासमा छु भन्नुभएको छ। सीताजी सुनिराख्नु भएको छ? हजुर अहिले सुने। सुन्नुभयो है? हजुर। अनि कार्यक्रममा पहिलो पटक आउनु भएको हो? हजुर पहिलो पटक हो। रेडियो अर्पणलाई माया गर्नु हुँदो रहेछ, खुसी लाग्यो। हुन्छ, कार्यक्रमको अन्त्यतिर छौँ, तपाईँको लागि पनि गाउँखाने कथा एउटा राखिहाल्छु है त। बुढो हुँदै गएपछि गर्छन् धेरै माया, नाकमाथि राखी हेर्छन् संसारको छाया, के होला? हजुर एकचोटि मैले फेरि एकचोटि राखेँ तपाईँको लागि भनेर। बुढो हुँदै गएपछि गर्छन् धेरै माया, नाकमाथि राखी हेर्छन् संसारको छाया, के होला? चस्मा होला। हजुर होला कि नहोला? होला। के गर्ने, चस्मालाई नै अन्तिम उत्तर मान्ने? मान्ने। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। सही जवाब। सीताजी हजुर, पहिलो पटक आउनु भएको थियो, ठ्याक्कै मिलाउनु भएको छ, कति खुसी लाग्दो पल रहेको छ है आज। हुन्छ, कार्यक्रममा आउनु भयो, विजेता लिस्टमा पनि पर्नु भएको छ, कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। सीता पन्त पिठुवाबाट आउनुभएको थियो र सही जवाब पनि दिनुभएको छ। आज धेरै साथीहरू आउनुभएको छ, कोराकबाट वीरबहादुर तमाङ उहाँले मिलाउन सक्नुभएको थिएन, सुनिता ढकाल कुमरोजबाट मिलाउन सक्नुभएको छ भने सरस्वती तमाङ जुटपानीबाट आउनुभएको थियो, उहाँले मिलाउन सक्नु भएन, कोराकबाट बमिराज चेपाङ आउनुभएको थियो, उहाँले मिलाउनु भएको छ भने, सिमलटाँडीबाट निर्मला अधिकारी आउनुभएको थियो, उहाँले पनि मिलाउन सक्नुभएको छ भने, अन्तिममा पिठुवाबाट सीता पन्त आउनुभएको थियो, सीताजीले पनि मिलाउनु भएको छ, धेरै साथीहरूले मिलाउनु भएको छ, सबैजना साथीहरूलाई पुरस्कारको व्यवस्था गर्न सकिँदैन, एकजनालाई मात्र हो, त्यसैले यी जवाफ मिलाउने साथीहरूमध्ये एकजनालाई विजेता गराउनको लागि गोला बनाउने जिम्मा विष्णु दाईलाई दिन्छु। त्यति जेलको लागि भने एउटा भाका अगाडि सार्छु, सो भाकालाई फेरि एकछिनपछि फेरि उठाउनेछौँ। यति बेला भने गेटमा बेली जाएँ। नारायण रायमाझी र शर्मिला गुरुङको आवाजमा रहेको बेली जाई सुमधुर अनि कर्णप्रिय भाका ब्याकग्राउन्डमा बजिरहेको छ, पृष्ठभूमिमा बजिरहेको छ। केही बेरपछि पनि यही भाकालाई जोड्नेछौँ। यति बेला भने मेरो हातमा गोला परिसकेको छ, आज विजेता बन्न सफल हुनुभएको छ बमिराज चेपाङ कोराकदेखि आउनुभएको थियो, उहाँ विजेता बन्नुभएको छ, उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ बमिराज चेपाङजी। तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नु भएको छ। पुरस्कार प्राप्त गर्नको लागि तपाईँले एक साताभित्र रेडियो अर्पणको कार्यालयमा आफ्नो फोटोकपी, परिचय पत्रको फोटोकपी सहित अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनुहुनुको लागि, या तपाईँ मलाई अहिले पनि सुनिराख्नु भएको छ भने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई आफ्नो मोबाइल नम्बर टिपाइदिनुहुनुको लागि आग्रह गर्दछु। अब भने कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ। फोन गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद, फोन प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद, र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति आभार व्यक्त गर्दै कार्यक्रम लौ खानुस् गाउँको आजको बसाइबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5।